चल प्रधानमन्त्री छ, कहाँबाट गर्नु स्वागत गरौँ। हेलो नमस्ते। हेलो नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भुवन ढकाल। भुवनजी के गर्नुहुन्छ? कस्तो चलिरहेछ पढाइ, कहाँ पुगेको छ? फर्स्ट इयर हो। पढाइको अलावा रुचि के केमा छ? अहिले अब भजन गीत कुन कसलाई सुनाउने? शिवम पोखरेलको रात्रि वर्षा भन्ने गीत। शिवम पोखरेल यहाँ छैन त्यसो? अब अरू कुनै, अरू कुनै गीत कसलाई सुनाउने? रातो घाँग्रा कसलाई सुनाउने? शरद गेलर अनि भवती ढाकल अनि पूजा घिमिरे। हस्त, धन्यवाद कार्यक्रममा सहभागिताको लागि। अब अर्को गल्ली कामटको हुनुहुन्छ। हेलो नमस्ते। हेलो दा, नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? तपाईँको रेडियो अन छ। हरिनगरा न खडी टोलबाट सुन्छ। रेडियो अन छ तपाईँको, रेडियो अफ गर्नुहोस् न। अलिअलि होइन, त्यसलाई अफै गरिदिनुहोस् ल। भयो दा। भन्नुहोस्, कहाँदेखि को बोल्दै हुनुहुन्छ? म हरिनगरा न खडी टोल सुनसरीबाट शिव कुमार मेहता। कुमार हजुर? शिव कुमार। शिव कुमार मेहता के गर्नुहुन्छ? हजुर, म यसपल्ट एसएलसी दिएको थिएँ। एसएलसी हजुर? धन्यवाद। कति पर्सेन्ट ल्याउनु भयो? हजुर, एउटा ब्याक लाग्यो। ओ है, अब एक पेपर कुन? हजुर, अब त्यस डान्स विथमै इन्दिरा जोशी। हजुर हजुर, एउटा ब्याक लागेको छ। अब कुन सब्जेक्ट बाँकी छ? कुन सब्जेक्ट बाँकी छ? अप्सनल म्याथ। ल, अप्सनल म्याथ, अब राम्रो गर्नुहोस् है। अहिले बज्ने गीत कसलाई सुनाउने? विशेष गरी तपाईँलाई र अहिले इमेज एफएम सुनेर बस्नुहुने सम्पूर्ण साथीलाई र मलाई शिव कुमार मेहता भनी चिन्नुहुने सम्पूर्ण साथीलाई आई मिस यु, गुड नाइट भन्दै। ओके, बाई बाई। हस्, धन्यवाद कार्यक्रममा सहभागिताको लागि। अब अर्को लिउँ कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते। हेलो। हेलो नमस्ते। हजुर दाइ नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, म कलङ्कीबाट कमला रेग्मी। कमला रेग्मी कलङ्कीबाट? हजुर। के गर्नुहुन्छ? दादा यहाँ अध्ययनको सिलसिलामा हो, मेरो घर चाहिँ बाजिरा हो। बाजिराव घर चाहिँ यहाँ अध्ययनको लागि। हजुर दादा। अनि कस्तो चलिरहेको छ अध्ययन? एकदम ठिकै छ दादा, राम्रै छ। अहिले अब बज्ने गीत कसलाई सुनाउने? मेरो पोखरा कालिका दल ग्राउन्डमा कार्यरत श्रीमान नन्दराज जोशीको कार्य सफलताको कामना गर्दै यति बेला हस्, धन्यवाद कार्यक्रममा सहभागिताको लागि। अब अहिले अर्को कल ल्याउँ कहाँबाट हुनुहुन्छ? हेलो नमस्ते। हेलो नमस्ते। नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुमन। हजुर, के गर्नुहुन्छ? बसी बसाई। यसै बसेर बितिरहेछ दिन? बसेर भन्दा पनि खेतीपाती गर्दै बसिरहेको छ। खेतीपाती गरेर बसे है। हजुर, अहिले अब बज्ने गीत कसलाई सुनाउने? बज्ने गीत मेरो प्यार विनिश्रता दाहाल अनि मेरो इलामको साथी साधना अनि मेरो झापाका साथी पूर्णिमालाई लगायत मलाई सुमन तिमी सुना सम्पूर्णलाई। हस्, धन्यवाद कार्यक्रममा सहभागिताको लागि। अहिलेलाई अब यो गीत तपाईँको लागि